यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174 नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरै केही साथ सुनिरहनु भएको अपराह्न 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान सभामा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूको निर्णय मात्र लागू हुने पद्धतिप्रति असन्तुष्टि जनाउनु भएको छ। पृथ्वीनारायण शाह प्रतिष्ठाले चितवनको नारगढमा गरेको अभिनन्दन कार्यक्रममा शाहले घुमाउरो पाराले असन्तुष्टि जनाउनु भएको हो। जनताद्वारा निर्वाचित प्रतिनिधि मार्फत संविधान निर्माणका क्रममा केहीको मात्र हैकम हुनुहुन्न पूर्व राजा शाहले भन्नुभयो। संविधान सभाले सबैका विचार मान्यता र आस्था समेट्नुपर्छ, कसैप्रति विभेद र खेदको दृष्टि राख्नु हुँदैन। उहाँले राज्य पुनर्संरचना गर्दा राष्ट्रिय एकतालाई ध्यान दिनुपर्ने बताउनुभयो। शाहले आफूहरूसँगको भेटमा जनताहरूले राजनीतिक दलहरूको गतिविधिप्रति असन्तुष्टि जनाएको बताउनुभयो। संविधान सभाका 5 समितिका सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारमा संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेङ्बाङले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद चितौला, संविधान अभिलेख अध्ययन तथा निकुल समितिका सभापति विष्णु प्रसाद पौडेललाई शपथ गराउनु भएको हो। त्यस्तै क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिकी लक्ष्मी चौधरी तथा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सभापति प्रमिला राणाले पनि शपथ लिनुभयो। शपथ ग्राएपछि सभाध्यक्ष नेङ्बाङले नागरिक सामु गरिएको प्रतिबद्धता अनुसार माघभित्र संविधान जारी गर्ने गरी काम गर्न आग्रह गर्नुभयो। अध्यक्ष नेङ्बाङले आम नागरिक बीच 1 वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता गरेको स्मरण गराउँदै कुनै पनि न्यूमा समय सार्न नमिल्ने गरी काम गर्न समितिका सभापतिहरूलाई आग्रह गर्नुभयो। जनताले हामीलाई 1 वर्षभित्र संविधान बनाउने गरी महत्वपूर्ण जिम्मेवारी सुम्पेका छन्। त्यसका लागि महत्वपूर्ण काम गर्न यहाँहरू सभापति चयन हुनुभएको छ। त्यसमा यहाँहरूको ठूलो भूमिका हुन्छ, सभामुख नेङ्बाङले भन्नुभयो। 1 वर्षभित्र संविधान निर्माण गर्ने गरी तपाईँहरू व्यवस्थित ढङ्गबाट अगाडि बढ्नुहुन्छ भन्ने मेरो विश्वास छ। उहाँले सहमतिमा काम गर्दा संविधान निर्माणमा कुनै अप्ठ्यारो परेमा सिधै सम्पर्क गर्न पनि आग्रह गर्नुभयो। अध्यक्ष नेङ्बाङले संविधान निर्माणका लागि चाहिने स्रोत साधनको व्यवस्थापन गर्न संविधान सभा सचिवालयलाई समेत निर्देशन दिनुभयो। साथै उहाँले संविधान निर्माणका लागि चाहिने आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद मात्र खोज्नेहरू अरू पार्टी गए पनि केही फरक नपर्ने बताउनु भएको छ। ए माओवादी काठमाडौँ जिल्ला सम्मेलनमा प्रचण्डले काम नलाग्ने ठूलो पार्टी भन्दा सानै ठिक भएको बताउनुभयो। नेताहरूको कार्यशैली नसुध्रिए पार्टी विघटन हुने भन्दै उहाँले पार्टीलाई विघटनबाट जोगाउन रूपान्तरण हुने बेला आएको बताउनुभयो। हेटोडा महाधिवेशनको कार्यदिशा कार्यान्वयन गर्न नसक्दा यो अवस्था आएको भन्दै उहाँले भन्नुभयो, यही कार्यदिशा सचाउन महाधिवेशन गर्दैछु, पार्टीलाई विघटनबाट झुकाउन गुटबन्दी अन्त्य हुनुपर्छ।